मणिमा शुणी मा हे ओ गरीब डाख निरक्षजन रख पंकज मुख मणिमा शुणी मा हे ओ गरीब डाख मणिमा शुणी मा हे ओ गरीब डाख मणिमा शुणी मा हे ओ गरीब डाक Oh.